नयाँ वर्ष 2073 को वैशाखमा प्रत्येकको घर घरमा चैते दशैं आएको छ। खानपिन र जताततै रमाइलो भएको छ। तर यहाँ एउटा झुपडीमा दशा आएको छ। साच्ची यो चाडपर्व किन आउँछ जस्तो यो परिवारलाई भएको छ। सानो एउटा चारैतिर बाँसले बारेको झुपडी छ, त्यसदेखि तल चुलो मात्रै छ भन्दा हुन्छ। यहाँनिर प्रशस्त खाना पकाउने भाँडा पनि मैले देखिनँ। घर घरमा माछा मासु भित्रिने बेला भएको छ, तर यो घरमा खानाका लागि खर्च समेत छैन। हामी हरेक वर्षका हरेक चाडपर्वहरूमा यस्तै गरिब विपन्नहरूका झुपडीहरू पछ्याउने गर्छौँ। त्यही क्रममा आज म गुल्मीको बडेटक्सर गाविस वडा नम्बर 4 रहेको पाँदेरा पारी भन्ने स्थानको वीरबहादुर विश्वकर्माको घरमा आइपुगेको छु। यी विश्वकर्मा दुवै मृगौला फेल भएर हल्ला परिरहनु भएको छ। मैले केही बेर अघि माथि स्कुलमा एउटा कार्यक्रममा देखेको थिएँ, कसैले 10,000 कसैले 1,00,000 घोषणा गरिरहेका थिए। तर यो परिवारका सदस्यहरू उनको जीवन रक्षाका लागि चन्दा माग्न जाँदा 200 रुपियाँ 100 रुपियाँ पनि बडो मुस्किलले दिइरहेका थिए। सँगै त्यही बेला मसँग यो परिवारले भेट गर्यो र केही उद्धार हुन्थ्यो कि भनेर आग्रह गरेपछि म त्यो बलेटक्सर बजारदेखि तल पर्ने एउटा बाटोको छेउको एउटा सानो झुपडीमा आइपुगेको छु। यहाँनिर राजनीतिक दल चुनाव ताका आउँछन् र यस्ता झुपडीहरूमा पसेर सबै खाले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउँछन्। तर यो परिवार आज आँसुको आहालमा डुबिरहेको बेला, भोकै बसिरहेको बेला फर्केर हेर्ने कोही छैन। उनीहरूको आवाज घरभित्रै सीमित छ, तर आज हामी यो आवाज जस्ताको तस्तै लैजाने प्रयासका साथ यही परिवार अनि यी आँसुको आहालमा डुबिरहेका छिमेकीहरूसँग आइरहेका छौँ। सर्वप्रथम म यहाँ रोइरहनु भएकी एउटी दिदीसँग सोध्न गइरहेको छु। दिदी, तपाईँको नाम बताइदिनुहोस् न। सुनिता बिका। सुनिता बिका, तपाईँ छिमेकी हो? एउटा गोठ पनि रहन्छ, चारजनाको परिवारलाई सुत्ने एउटा बिस्तारा पनि रहन्छ। यो अवस्थामा उहाँ लाखौँ खर्च गरेर बाँच्न नसक्ने बिमारमा पर्नु भएको रहेछ। पहिला पैसा कमाउन भनेर जानु भएको होइन? हजुर, धेर पैसा कमाउन भनेर 2-3 चोटि त काठमाडौँ गएर कति खर्च भइसक्यो। हजुर, 3 चोटिको बिचमा बल्ल गएका हुन्। अब उहाँ गएर 2-4 महिनाबाट जो बिमारी भयो रहेछन्, यहाँ देखाउँदै देखाएन, घर आएको पनि अहिले 2.5 महिना भयो। हामीले अब एकदम कालो पोतो लगाएको आउँदा, अब अन्त इन्डियाबाट आउँदा मोटोघाटो राम्रै आउने, अब विदेशबाट आउँदा एकदम कालो पोतो लगाएको आए। अब जतिखेर पनि यिनले बिमार लुकाइदिए, भनेनन् परिवारसित पनि। अब परिवारलाई नभनेपछि अब के गर्ने? हामीले सोझे पनि एक थुक बिमार अर्को थुक बताइदिन्छ, अब के गर्ने हामीलाई? जो यिनलाई यिनको यो बिमार यस्तो हो भनेपछि हामीलाई 15-16 दिन भयो, हामीलाई शुद्ध काम हात आएको छैन। सबैको घरमा चाडपर्व आएको छ, हजुर, हामीलाई आएको छैन सर। बहिनी, तपाईँको शुभ नाम चाहिँ? मेरो सीता हो। सीता के हो? म विश्वकर्मा। विश्वकर्मा हो, देर हुनुहुन्छ उहाँ? देर हुनुहुन्छ, हजुर, देर हुनुहुन्छ। सन्चो गरम लगाउन कति कोसिस गरौँ, कति ठाउँ गयौँ, गाउँमा डुल्यौँ, यति गरौँ, तर केही गर्न सकिएन। राजनीति दलका मान्छेहरूले आएर केही भनेका छैनन् सर। अब गर्न सक्ने हामीले यति हिँड्यौँ टक्सर, हामीलाई 50 रुपियाँ पनि दिए, हामीले गर्न सकौँला चाहिँ भनेको थियौँ। आज एगो ती भाउ तिनी छोराछोरीलाई बिचल ल्याउने भयो सर, हामीलाई त्यही चाहिँ पिर छ। दिदी, तपाईँको नाम के हो? मेरो नाम इन्दिरा बिको। इन्दिरा बिको, हजुर, मेरा कान्छा देउरा हुनुहुन्थ्यो। हामीले आर्थिक अवस्था कमजोर भएकोले हामीले केही गर्नु सकिन, यसैमा पनि देउर घुमे पनि हामीलाई तिनी छोराहरूको आँसु आँसु धुन्थ्यो भनेर केही रातको सहयोग हुन्छ कि भन्ने आजमा हजुरलाई यहाँ हामी बोलाउन आग्रह गरेको हौँ। के गरौँ हामी, आफै दुखी भयो, देवरलाई केही गरी बचाउनु सकिएन सर। जसरी हुन्छ छोराछोरीको मुख हेरिदिनुहोस्। तपाईँको नाम चाहिँ? मेरो लीला बिका। लीला बिका, हजुर, के गर्ने? अब काम गर्ने मान्छे त्यस्तै हुनु, यिनीहरूले के खाएर बातलान्? अब यस्तो भात तरकारी पकाउने बेला अरू कहाँको त्यहाँ भनेर कति रमाइलो छ, या यस्तो छ, के गर्ने? सुन्नु न, तपाईँ हामी जस्ता गरिबलाई किन चाडपर्व आउँछ होला? किन आउँदो? अझ यस्तो रोग लगाएर यस्तो भएछ, अरूका घर आएको दिन केटाहरूले अरू कहाँ देख्दा, अरूले खाएको देख्दा कति रुँदा, कति खाँदा हुँदो, यस्तो भएछ, के गर्ने? छोराछोरीले अझ। तपाईँको नाम चाहिँ के पर्यो? मेरो मिना बिका हो। मिना बिका हो, हजुर। यत्रो 15-16 घर दलित बस्तीमा प्रशस्त जमिन कसैको पनि छैन है? कसैको छैन सर। तपाईँहरूले के काम गर्नुहुन्छ? आफ्नो पेसा गर्नुहुन्छ कि अरू मजदुरी गर्नुहुन्छ? खेतीपाती गर्छ, खेतीपाती गर्ने पनि धेरै छैन। 2-3 महिनाभन्दा बढी खाना पुग्ने छैन छैन, अर्काको निमेकमा जानुपर्छ। अब बुढेसकालसम्म आराम चलाएर पनि आफ्ना छोराहरूलाई राम्रो बास दिन नसकेका उनै बिरामी बिरबहादुर बिकाका बुवा लालबहादुर बिकासँग सोध्न गइरहेको छु। नमस्कार। नमस्कार। कति वर्षको हुनुभयो? कति भाइ छोरा छन् तपाईँका? कति वर्षको उमेरदेखि तपाईँ आरण्य काम गर्नुभएको? म भनौँ बचपनदेखिबाट भनौँ बाले गर्दै चाहिँ बाको साथमा लागेँ। अलि दिन मैले लावरी पनि गएँ, आएँ फेरि यही काम गरेँ। अब छोराहरूले गरेनन् अब लावरी जान्छु भने उता गएँ उता गएँ, के गर्ने अब छोराले आएर बिमार बताउनु सकेन। कता कहाँ कहाँ डुलाए के गरे विधाताले बनायो किन यति धेरै दुखी विधाताले बनायो किन यति धेरै दुखी भविले मेरो भाग्य लेख्न भविले मेरो भाग्य लेख्न बिर्सिएर हो के बिर्सेर पो हो के विधाताले बनायो किन यति धेरै दुखी। के भन्न चाहनुहुन्छ सबैसँग? के भनौँ अब सबैले सहायता गरे भए सबै राम्रो गरे हुन्थ्यो हुन्छ भन्ने आशा गरे। आमा तपाईँ पनि बिरामी हुनुहुँदैछ? बिरामी छु। कहिलेदेखि खाडिनु भएको? म त मस्तै बसेर खाडिएको। बस्ने बास समेत राम्रो नभएपछि र गरी खाने जमिन नभएपछि केही कमाउँछु भनेर झन्डै 1.5 लाख भन्दा बढी ऋणको भारी बोकेर दुबईमा जानुभएका यी वीरबहादुर विश्वकर्मा गएको 16 महिनामै बिरामी भएर फर्किनुभयो। त्यहाँ गएको 16 महिनामा करिब 80,000 रुपियाँ ऋण त तिर्नुभयो, बाँकी ऋणको भारी बाँकी नै छ। त्यसमाथि पुरानो ऋण झन् कति होला? अब उहाँ खाडिएर बस्नु भएको छ, बोल्न सक्नुहुन्न, तै पनि थोरै बोल्नुहुन्छ कि म कुरा गर्न चाहन्छु। तपाईँ पहिलोपटक जानुभएको? हजुर, पहिलोचोटि गएको। गएर गए जस्तो भएन? भएन। उहाँ गएको 16 महिनासम्म त राम्रै काम गर्नुभयो। हजुर। पहिला पनि तपाईँ विदेश जान्छु भनेर ठगिएर बस्नु भएको हो नि? दलालले पैसा खाइदियो। कति खाइदिए? 1 लाख। यहाँको शुभ नाम चाहिँ के पर्यो? गीता। कति वर्ष भयो तपाईँको विवाह भएको? 12 वर्ष भयो। घरमा खाना खर्च पनि रहन्छ? मैले त छैन, साँझ बिहान खानु कि हरियो भन्ने उनला मेला जाने ल्याउने गर्थे। एक्कासी बिमार भएर त्यहीँदेखि पनि बिहान पनि मेला साँझ नि मेला गए त्यहाँ बिहोस भएर मिसिन हालेर यो बिमार हामीलाई थाहा भएको छ। बगे छ सुको नौ धार छैन है बार कोही पनि लेको छ र भन्ने विचार छैन है बार कोही पनि लेको छ र भन्ने विचार Yeah. बाबु तिम्रो नाम के हो सुशील बिका सुशील हो हजुर कतिया पढ्छौ तिनमा पढ्छु आज रिजल्ट थियो बाबाको कारणले गर्दा फेर भएको म बाबु तिमी यसपालि फेल भयो बाबा कारणले गर्दा हजुर स्कुल जान नसकेर हजुर बाबु कहिले काहीँ घरमा खाना खर्च हुन्छ कि हुँदैन मम्मी मेलामा गोबर मात्र हुन्छ नत्र हुँदैन हजुर कति वर्ष कि भयो दसमा लाग्छु तिमी गर्न सक्दिनौ गर्न सक्ने भए त कमाउथ्यौ होला नि है हजुर के भन्न चाहन्छु बाबा सबैसँग सबैसँग नरुनु है अब स्कुल जान सक्ने अवस्था पनि छैन तिम्रो तिम्रो भाइ पनि रहेछन् यिनको नाम चाहिँ के हो कति वर्षको भाइ सुजन बोल्दिनौ चारैतिर टिनले बार्नु भएको रहेछ माथि टिन मात्रै लाउनु भएको रहेछ कहिले बनाउनु भएको यो छोरी यो असार दुई वर्ष यो बनाउँदा नि 80-90 हजार जति लाएको ऋणमा खोजेर मैले त यिनीहरूलाई पढाउनु सक्दिनँ मैले बिल बित्दै होइन बिल दिन एउटा लिएको पैसा उहाँ लड्दै औषधि गरियो मैले सक्दिनँ अहिले यिनीहरूले माउलाई लड्नु आएछ पढाउने भन्दा हामी त यहीँ पढ्ने यहीँ स्कुल राम्रो छ भन्छ अहिले मैले क्यारी पढाउने यिनीहरूलाई मैले यहाँ पढाउनु हाम्रो त छैन सर त्यस्तो त उस्तै होला उस्तै छैन सर अवस्था पनि त्यस्तो आमा एक्लै हुनुहुन्छ बाले अर्की बिहा गर्नुहुन्छ चुलोमा के पकाउनु भएको छ यति मासु खानु मन लाग दिदीले कल दिदीले ल्याइदिनुको मासु त्यतै पकाइदिएछ जेठानी दिदीले ल्याइदिनुको अन्न कहाँ राख्नुहुन्छ मैले देख्दिनँ मकै पनि यो छोडाको रहन्छ नै छैन छोडाउ कुखुरा चल्ला पनि पाल्नु भएको छैन केही छैन झिङ्गा भात छ नै छैन हाम्रो सर गुठ बनाउनु भएको रहेछ नै मेलो हिँड्ने गर्ने खाने गर्दै